हुनुहुन्छ हाम्रो पार्टीको सँगै दर्शकले विप्लव उहाँलाई नेपाली राजनीतिको पछिल्लो स्थिति माओवादी पार्टीको यसपछिको विश्लेषण अब यसको समाधान माओवादी पार्टीले कसरी दिन खोजिराखेका छ भन्ने स्पष्ट नीतिलाई आफ्नो सार गर्वित मन्तव्यका साथ कृत्रिम श्रमजीवी जनताको महानेता माओ सेतुङको 122 दिवसको उपलक्ष्यमा आयोजित यो भव्य समारोहका आदरणीय सभापति समरेश यो सभामा सहभागी हाम्रो पार्टीका छवटा आयोजक समिति केन्द्रीय समितिका कमरेडहरू शहीद परिवार बेपत्ता परिवार र अन्य मोर्चाबाट सहभागी कमरेडहरू पत्रकार बन्धुहरू सामना परिवारका भाइ बहिनीहरू हाम्रो आजको परिवेशमा पार्टीको दृष्टिकोणलाई बुझ्नको लागि सुन्नको लागि यो खुल्ला मञ्चमा उपस्थित हुनुभएका बुद्धिजीवी साथीहरू विभिन्न क्षेत्रका व्यवसायी मित्रहरू विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक व्यक्तित्वहरू र विभिन्न क्षेत्रबाट आजको यो समारोहलाई सफल पार्नको लागि सहभागी हुनुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरू सहयोगका कमरेडहरू मित्रहरू सबै सबैमा म पार्टी केन्द्रको तर्फबाट न्यानो न्यानो अभिवादन पेश गर्न चाहन्छु स्वीकार गर्नुहोला आदरणीय र सहभागी मित्रहरू र जनसमुदायहरू आज एउटा विशेष दिन माओ सेतुङ हाम्रो देशको मान्छे होइन माओ सेतुङ हामीले नजिकबाट चिनेको मान्छे पनि होइन तर आज माओ सेतुङको स्मृतिमा सम्झनामा हामी जुटेका छौँ यसको एउटा प्रसङ्ग नेपालको सन्दर्भसँग विशेष ढङ्गले अहिले जोडिन आइपुगेको छ माओ सेतुङ जो एउटा गरिब चिनको सामान्य परिवारको मान्छे हो माओ सेतुङ जो एउटा विश्व साम्राज्यवादका शक्तिशाली राष्ट्रबाट उत्पीडित भएको चिनका उत्पीडित जनताको नेता हो धेरै मान्छेले के भन्ने गर्थे भने राज्यमा बसेका शक्तिहरूसँग शासकहरूसँग लड्न सकिँदैन जित्न सकिँदैन र त्यति बेला पनि विश्वभरि एउटा चर्चा थियो चिन जस्तो देशले साम्राज्यवादसँग लड्न सक्दैन चिन जस्तो देशमा कम्युनिस्ट आन्दोलन सफल हुन सक्दैन चिन जस्तो देशमा कम्युनिस्टहरूको नेतृत्वमा वैज्ञानिक समाजवादतिर जान सकिँदैन यहाँको उत्पादन सम्बन्धले यहाँको राजनीतिक स्थिति त्यो दिँदैन भन्ने एउटा विश्लेषण थियो तर माओ सेतुङले जवाब दिनुभयो इतिहासको निर्माता जनता इतिहासको निर्माता जनता यदि जनताले मुक्तिको आकाङ्क्षा राख्छन् भने यदि जनताले स्वाधीनताको आकाङ्क्षा राख्छन् भने जनताले आफूमाथि भएका उत्पीडनको विरुद्धमा उठ्ने यदि इच्छा राख्दछन् भने यदि विदेशीले गरेको थिचोमिचोको विरुद्धमा जनता एकजिक्का भएर उठ्ने साहस गर्छन् भने कुनै पनि साम्राज्यवादलाई जनताले परास्त गर्न सक्छन् माओ सेतुङले गरेका हुन् कुनै पनि जनताले शक्तिशाली भनेका शासकहरूलाई घोडाबाट झार्न सक्छन् भन्ने सिद्धान्तको प्रतिपादन माओ सेतुङले गर्नुभयो चिनका किसानहरू चिनका युवा युवतीहरू चिनका जनताहरू जो साम्राज्यवादको अगाडि ठुलो छोरी पनि ठानिँदैन थिए चिनका किसानहरू चिनका मान्छेहरू जो त्यहाँका शासकहरूको अगाडि बादशाहको अगाडि ठुलो छोरी पनि ठानिँदैन थिए माओ सेतुङको नेतृत्वमा चिनिया जनताहरू जेरा जुरुक उठे माओ सेतुङको नेतृत्वमा किसानहरू उठे महाशत्रुको नेतृत्वमा त्यहाँका राष्ट्रवादीहरू उठे, त्यहाँका बुद्धिजीवीहरू उठे, त्यहाँका विभिन्न व्यवसायी राष्ट्रवादी देशभक्तहरू उठे र जरा जरुर जुन दिन चिनियाहरू उठे। इतिहासमा कसैले नखसालेको बादशाहलाई चिनका गरिब किसानहरूले धुलोमा सदाको लागि निधार गरिदिए, पछाडि दिए। इतिहासको साँची यो छ। जब चिनिया जनताहरू एक ढिक्का भएर उठे, चिनिया जनता जब स्वाधीनताको पक्षमा उठे, आदरणीय जनसमुदायहरू जापानी साम्राज्यवाद विश्वलाई निल्नको निम्ति अगाडि भएको साम्राज्यवादलाई चिनको धरतीबाट सामान्य किसान मजदुर र युवा युवतीहरू नै समुद्र पारी कटाइदिएर चिनलाई स्वाधीन बनाए। त्यसकारण चिनिया जनताको मात्रै होइन, श्रमजीवी जनताको विचार, श्रमजीवी जनताको भावना, श्रमजीवी जनताको तागतलाई संस्थागत गर्ने, संश्लेषित गर्ने, त्यसलाई ज्ञानको रूपमा बदल्ने महान महाशक्तिलाई हामीले स्मरण गर्छौँ। र उहाँले यद्यपि चिनमा लडे पनि हामीले के ठान्छौँ भने विश्व श्रमिक जनताहरू, विश्वका मेहनत कष्ट जनताहरू आज महाशक्तिलाई सम्झिनुपर्छ र नेपालको सन्दर्भमा आज यहाँ आएर जोडिएको छ, यहीँ नै आएर जोडिएको छ। हामी लड्यौँ, नेपाली जनताले धेरै पटक लडे, तपाईँहरूले लड्नुभयो। यहाँ धेरै अग्रजहरू पनि हुनुहुन्छ, यहाँ साह्रै काकाले पनि भन्नुभयो कि यहाँ पञ्चायतसँग लड्ने मान्छेहरू हुनुहुन्छ, यहाँ राणा शासनसँग लड्ने मान्छेहरू हुन्छ, यो काठमाडौँमा राणाको विरुद्धमा फाँसीमा लटकिएका परिवारहरू यहीँ हुनुहुन्छ, अहिले नेवा समुदायबाट यहाँ आउनुभएको छ। यहाँ पञ्चायतसँग लड्ने, यो रत्नबारको मैदानमा पञ्चायतको विरुद्धमा हात दिने जनताका छोराछोरीहरू या जनताहरू यहीँ हुनुहुन्छ अहिले। र हामी यहाँ आइपुगेका छौँ, माओवादी पार्टी यहाँ छ अहिले। माओवादी पार्टी 10 वर्षको जनयुद्धमा बादशाहलाई घोराबाट धर्दै, गाउँ गाउँबाट देशलाई घेरा हाल्दै शासकहरू जसले आफूलाई कहिले पनि हार्ने कुरा देख्दैनथे, कहिले पनि उनीहरूले यो देशमा शासन विहीन हुने कुरा सम्भव ठान्दैनथे, ती मान्छे ती शासकहरूलाई पछार्दै आउने माओवादी पनि यहाँ आइपुगेको छ र हामी यहाँ जुटेका छौँ। तर अब सोच, आज यो देशमा तपाईँहरू सबैलाई थाहा छ, फेरि उल्टो व्याख्या हुँदैछ, विभिन्न प्रकारले उल्टो व्याख्या हुँदै गर्दा हाम्रा शहीदहरू, हाम्रा बेपत्ताहरू, हाम्रा योद्धाहरू, घाइतेहरू, हाम्रा देशभरि दुःख कष्ट गरेका जनताहरू, हाम्रा कार्यकर्ताहरू, देशमा योगदान गरेका जनता श्रमजीवीहरू हामीतिर फर्केर हेरिरहेको सन्दर्भ छ। आज सबैतिर मलाई प्रश्न छ, सायद यहाँ आइरहँदाखेरि हाम्रो उद्घोषक मित्रले पनि भन्नुभयो, यहाँ आइरहँदाखेरि हाम्रा केही पूर्वोत्तर वक्ता कमरेडहरूले पनि यहाँ भन्नुभयो कि आज सायद तपाईँहरू केही सुन्न चाहनुहुन्छ होला, केही कुरा नेपालको बारेमा। मलाई लाग्छ हाम्रो पार्टीको महत्त्व कति छ त्यो भोलिको चर्चा हो, तर माओवादी पार्टीले के भन्छ, हाम्रा बुद्धिजीवी साथीले सायद केही सुन्न चाहनुभएको छ, हाम्रा पत्रकारहरूले केही सुन्न चाहनुभएको छ, हाम्रा देशका राजनीतिक कार्यकर्ताहरूले अरू पार्टीका पनि जो सच्चा दिलले नेपालको स्वाधीनता चाहन्छन्, नेपाली जनताको सेवा गर्न चाहन्छन्, ती कार्यकर्ताहरूले पनि सायद सुन्न चाहनुहुन्छ। यो स्थितिमा, यो बेलामा हामीलाई, मैले त्यहाँ जोड्न खोजेको किनभने फेरि आज नेपालमा एउटा अपव्याख्या सुरु हुँदैछ, उल्टो व्याख्या सुरु हुन थालेको छ, अब नेपालमा जित्न सम्भव छैन। मलाई लाग्छ तपाईँहरू धेरै हुनुहुन्छ, यहाँ राजनीतिक व्यक्तित्व पनि हुनुहुन्छ, कार्यकर्ता पनि हुनुहुन्छ, तपाईँलाई माइक लगेर तपाईँलाई सोध्ने हो भने फर्स्ट तपाईँको पहिलो उत्तर यो हुन्छ कि अब नेपालमा सम्भव छैन, कसैले पनि गर्दैन, कुनै नेपालले पनि गरिखानेवाला छैन, कुनै पार्टीले पनि गरिखानेवाला छैन, स्वप्न त खतम, तपाईँको मुखबाट निस्किने आवाज यही छ। र माओवादीको बारेमा सोध्यो भने सायद तपाईँलाई यही लाग्छ कि माओवादीलाई हामीले विश्वास गऱ्यौँ, अब माओवादीले पनि गर्दैन, सायद तपाईँको मुखबाट यही आउँछ, माओवादीले धोका दियो या सम्भव देखेन, माओवादीका नेताहरू फर्के, सायद तपाईँहरूले भन्ने कुरा यही हुन्छ। घाइतेहरूलाई सोध्यो भने त्यति उत्साहित हामी पाउँदैनौँ, बेपत्ता परिवारलाई सोध्यो भने त्यति मिठो जवाब हामी पाउन सक्दैनौँ, किनकि त्यस्तै छ हाम्रो जीवन। शहीद परिवारहरूलाई या देशका नागरिकहरूलाई सोध्नुभयो भने थुप्रै खालका प्रश्न हामीतिर छन्, हामीले भन्न चाहेका त्यति कुरा मात्रै, केही कुरा हामीले भन्न चाहेका छौँ, ती विषयमा हामीले आज भन्न चाहेका थियौँ। हाम्रो बारेमा चर्चा थियो कि यो माओवादी सक्यो, माओवादी अब चिरातिर, म यसो फेसबुक हेर्छु, कहिलेकाहीँ यसो तपाईँ पत्र पत्रिकाहरू हेर्छु, हामी सुन्छौँ विश्लेषकहरू, राजनीतिक विश्लेषकहरूका हामी लेखहरू हेर्छौँ, विश्लेषणहरू सुन्छौँ कि धेरैको टिप्पणी के छ भने माओवादी सक्यो, नेपालमा परिवर्तनकारी धारा सक्यो, चिन्ता पनि छ, आक्रोश पनि छ, पीडा पनि छ, धेरै धेरै कुरा मिसिएको हामी देख्छौँ सबैतिर, युवाहरूमा, युवा युवतीहरूमा पनि आक्रोश छ, आवेग देखिन्छ कि माओवादीले बाटोसम्म लिएर छोडेर हिँड्यो, यस्ता खालका थुप्रै कुराहरू छन्। यो बिचमा हामी यहाँ आइपुगेका छौँ। मैले पहिले पनि भनेको थिएँ, कमेडहरू, जनसमुदायहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हेर्नुहोस्, हाम्रो स्थिति यो होला हामीले पनि छोपेका थिएनौँ, त्यो कुरा इमान्दारीका साथ भन्नुपर्छ। हामी आइपुगेका छौँ यो मञ्चमा आज, संजोग भन्नुहोस् या इतिहासको एउटा आवश्यकता भन्नुहोस्, जेसुकै भन्नुहोस्, हामी यहाँ आइपुगेका छौँ। जुन प्रश्नको जवाब हामीले दिनुपर्ने स्थिति आज आइपुगेको छ, जुन विषयको बारेमा हामी तपाईँहरूलाई केही कुरा भन्नुपर्ने भएको छ, हाम्रो सायद सोचाइ यो थिएन। हामी माओवादी नेता यस्तो सोच्दैन थियौँ, हामीले त्यस्तो कहिले पनि ठानेका थिएनौँ कि यो प्रश्नको जवाब हामी उभिएर दिनुपर्ला, यो मञ्चहरूमा नेपालको राजनीतिमा हामी उभिएर दिनुपर्ला, या हाम्रा वरिष्ठ नेताहरू नायकहरूलाई छोडेर हामीले जवाब दिने कोसिस गर्नुपर्ला, उभिनु पर्ला, हामीले यस्तो ठानेका थियौँ, हामीलाई साँच्चै लागेको थियो, यसको जवाब हाम्रो प्रचण्ड कमरेले दिनुपर्छ, हामीले यो ठानेका थियौँ। उहाँले दिनुहुन्छ, काठमाडौँमा गएपछि हामीलाई एउटा रहर थियो, मैले धेरै युवाहरूलाई भन्ने पनि गरेको छु, हामीलाई वास्तवमा त्यति बेला एउटा गौरव पनि थियो, चुङमाङबाट उभिएर हामीले काठमाडौँ हेरेका थियौँ एकछिन, माओवादीलाई सहरतिर आउनुको लागि एउटा विभिन्न चुनौतीहरू पनि थिए, तर चुङमाङको डाँडामा बसेर हामीले काठमाडौँतिर फर्केर एकचोटि एउटा भित्रबाट रोमाञ्चित भावना हामीले पैदा गरेका थियौँ, हामी त्यहाँ जाने काठमाडौँ जाने, काठमाडौँको खुल्ला मञ्चबाट प्रचण्ड कमरेडले अपिल गर्ने, काठमाडौँको खुल्लाबाट बाबुराम भट्टराईले अपिल गर्ने, काठमाडौँको खुल्ला मञ्चबाट किरणजीहरूले बादलजीहरूले अपिल गर्ने कि हामी तपाईँको लागि सेवा गर्न चाहन्छौँ। नेपाली जनता एकचोटि हामीलाई मौका दिनुहोस्, हामी तपाईँको सेवा गर्न चाहन्छौँ, हामी तपाईँको गोरु बन्न चाहन्छौँ, हामी चोक्किन चाहन्छौँ, हामीले यो मञ्चबाट हामी त्यो जवाब दिन चाहन्छौँ। हामी त्यो आशाका साथ हाम्रा नेतासँग लागेर हामी पस्यौँ, काठमाडौँ आयौँ। इतिहासको विडम्बना, इतिहासले हामीलाई कुन ठाउँमा लिएर उभिदिएको छ भने हामीले चाहेका नेताहरूको जवाब कता कता आकाशमा हराएको जस्तो, बिराएको जस्तो, या कता कता मान्छेले त्यहाँनिर पाएपछि जवाब नपाएको जस्तो एउटा स्थिति यहाँ नेपालमा बन्न आइपुगेको छ, र त्यसकै कारण हामी आन्दोलनमा यहाँसम्म आइपुगेका छौँ र माओवादी यहाँ आइपुगेको छ। जेसुकै भने पनि, हामी जेसुकै भने पनि माओवादीले थुप्रै उतार चढावहरू, थुप्रै खालका मोडहरू पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ, र हामी फुच्चे मान्छेहरू भन्छु म, नेपालको हिसाबमा हेर्नुभयो भने नेपालमा स्थापित नेताहरू, धाकधान नेताहरू, निकै ठुलो ठुलो तपाईँको चाहिँ के अरे नाम कमाएका नेताहरू आज नेपालको राजनीतिको जवाबबाट पछि हटेको जस्तो, नेपालको राजनीतिलाई सम्हाल्ने र नेपालको राजनीतिबाट नेपालका युवा युवतीहरूलाई आशावादी बनाउने, नेपालका किसान मजदुरहरूलाई आशावादी बनाउने ठाउँबाट हटेको जस्तो, र एउटा कुकुर झगडा, एउटा हड्डीको निम्ति लड्ने कुकुरहरू जस्तो, गल्लीको कुकुर जस्तो नेताहरूको काम आज झगडा गर्नेतिर गएको जस्तो तपाईँले यसो फर्किएर हेर्नुभयो भने आदरणीय जनसमुदायहरू, नेताहरूको काम बिहानै उठेर आँखा मिच्दै अर्कोलाई गाली गर्ने बाहेक केही पनि छैन। मलाई लाग्छ काङ्ग्रेस बिहानै उठेर मुख नदुँदै यो माओवादीलाई गाली गर्न थाल्छ, यो माओवादीलाई एमाले उठ्यो भने मुख नदुएर आँखा मिच्दै अर्कोलाई गाली गर्न थाल्छ। जनता कहाँ छन् तिमीलाई मतलब छैन, हाम्रा मजदुरहरू कहाँ छन् तिमीलाई मतलब छैन, हाम्रा किसानहरू कहाँ छन् तिमीलाई मतलब छैन, हाम्रा युवा युवतीहरू कसरी बेचिएका छन् र गुलाम बनेका छन् ती मान्छेहरूलाई मतलब छैन, तिमीलाई प्रधानमन्त्री को बन्नुपर्छ, तिमीलाई राष्ट्रपति को बन्नुपर्छ, तिमीलाई भित्र पैसा कमिसन कसले खानुपर्छ, रातारात करोडपति अरबपति को बन्नुपर्छ, आजको नेपालको विडम्बना त्यहाँनिर गएर उभिएको छ र हामीलाई घृणा पनि पैदा भएको छ नेपालको राजनीतिमा। तर पनि हामी हेर्नुहोस् जनसमुदायहरू, हामी यहाँ आइपुगेका छौँ, र यहाँबाट हामीले एकचोटि तपाईँहरूले हामी फुच्चे मान्छेहरूले केही कुरा सुनाउन चाहेकै हो, मान्छेले भने तिमीले कुरा सुन्नु को आउँछ, खुल्ला मञ्च त्यत्रो तपाईँको चाहिँ के अरे 1,00,000-2,00,000 कति मान्छे आउनुपर्ने, यिनीहरू कुरा सुन्नु को आउने, के गर्न थाले माओवादीहरू थियो। तर मैले कमरेडलाई भनेको थिएँ खुल्ला मञ्चमा मान्छेहरू आउँछन्, आउनुपर्छ हाम्रो कुरा सुन्न, 200 जना आए पनि सुनाउनुपर्छ। खुल्ला मञ्चको ठाउँबाट एकचोटि नेपालको राजनीतिमा माओवादीले के सोचेको छ आजको देशमा, आजको परिवेशमा हामी भन्न चाहन्छौँ, त्यो परिवेश तपाईँ हाम्रो अगाडि आइपुगेको छ र हाम्रा प्रवक्ता कमरेडहरूले पनि केही कुरा हामीलाई भन्नुभएको छ र हामी यहाँ जुटेका छौँ। मित्रहरू कमरेडहरू हेर्नुहोस् कस्तो हुँदो रहेछ इतिहास भने, बडो अनौठो खालको, नसोचेको ठाउँमा, हामीले कल्पना नगरेको ठाउँमा ल्याइदिन्छ, तर ल्याइदियो कटघारामा इतिहासले उभ्याइदियो भने या त हामीले त्यसको जवाब दिनुपर्छ, या त हामी त्यहाँबाट पछाडि फर्किनुपर्छ, या त हामीले जनताको जिम्मेवारीबाट आफ्नो हात झिक्नुपर्छ, या त हामीले दृढतापूर्वक जनताको जिम्मेवारीलाई काँधमा थाम्नुको निम्ति कोसिस गर्नुपर्छ। नेपालको राजनीति हामीलाई त्यस्तै ठाउँमा लिएर राखिदियो, नेपालको राजनीतिले हामी मान्छेहरूलाई, हामी सामान्य मान्छेहरू, गाउँबाट हुर्किएका मान्छेहरू, विभिन्न दलित जनजातिका उत्पीडित मान्छेहरू, गाउँबाट हुर्किएर काठमाडौँ आइपुगेका मान्छेहरू, या काठमाडौँमै पनि हामी धेरै दबिएका मान्छेहरू यो मञ्चमा हामी आइपुगेका छौँ र तपाईँहरूसँग आजको नेपालको बारेमा केही कुरा भन्नुको निम्ति हामी उठेका छौँ। यही कुरा नै हुन्छ जहाँसम्म नेपालको बारेमा यसो हेर्नुभयो भने, अहिले उठेका कुराहरू, अहिले भएका बहसहरू, नेपालको राजनीति सबैतिरबाट हेर्नुभयो भने अलिकति बडो अनौठो खालको स्थिति देखिन्छ देखिन्छ र मान्छेले भन्थे माओवादीले हामीले यो यो सभामा, यो यो यो मैदानमा, यो खुल्ला मञ्चमा हामीले के गर्छौँ, मान्छेलाई एउटा भावना थियो। ताज यसो हेर्दै गर्दा, जुलुसमा भाग लिँदै गर्दा र यहाँसम्म आउँदा हामीलाई कस्तो अनुभूति भएको छ, र मलाई आफैलाई पनि कस्तो अनुभूति भएको छ, आदरणीय जनसमुदाय भने माओ सेतुङले भन्नुभएको थियो, हेर्नुहोस् यो सानो झिलुङ्गो पनि ठिक ठाउँमा पऱ्यो भने विशाल ज्वालामा बदलिन्छ। आज माओवादी यो मैदानमा आइपुगेको छ, हामी आएका छौँ, हामी सामान्य मान्छे आइपुगेका छौँ त यहाँ आइपुग्दाखेरि यसो यहाँ जुलुसमा सभामा तपाईँहरूको बिचमा आउँदाखेरि हामीलाई कस्तो लागेको छ भने धेरै जुटेका छौँ हामी हामीले सोचेको भन्दा धेरै मान्छे यहाँ छलफलमा हामी जुटेका छौँ भाग लिएका छौँ तैपनि मलाई लाग्ने कुरा के हो भने हामी देशैभरिबाट हेर्न आएका मान्छेहरू यहाँ छौँ अलिकति सुन्न आएका मान्छे छौँ मलाई त कमिलाको ताती जस्तो लाग्छ कमिलाको लाइनमा कहिलेकाहीँ यसो हेर्नुभयो भने कस्तो देखिन्छ त्यहाँ भने अगाडि अगाडि एक दुईजना मान्छे एक दुईवटा कमिलाहरू धेरै अगाडि कुदिराखेका हुन्छ त्यसले आफ्नो एन्टना हल्लाउँदै सुन्दै बाटो पत्ता लगाउँदै हिँडिराखेका हुन्छ र त्यसले बाटो पत्ता लगायो भने फर्केर आफ्नो जमातमा जान्छ र हुल्का हुल मान्छे बोकेर लिएर आउँछ भन्नुहोस् आजको यो सभामा यसो हेर्दा फिलिङ कस्तो भएको छ भने देशैभरिबाट एन्टेना बोकेका मान्छेहरू यहाँ आइपुगेका छन् यसो खोज्नु कि बाटो के छ होइन माओवादीले बाटो पत्ता लगाउँछ कि लगाउँदैन अगाडि खोल्छ कि खोल्दैन हेर्न आइपुगे जस्तो लाग्छ र मलाई लाग्छ म तपाईँलाई विश्वासको साथ भन्छु माओवादी पार्टीले यो देशमा एकचोटि किसान मजदुरको मुक्तिको लागि हाम्रा युवा युवतीको नयाँ भविष्यको लागि राष्ट्रिय स्वाधीन र हाम्रा देशभक्त नागरिकहरूको स्वाधीन र स्वाभिमानको लागि हामी बाटो खोल्छौँ हामी बाटो खोल्छौँ र हामी खोल्नुको निम्ति यहाँसम्म हामी आइपुगेका छौँ र मलाई लाग्छ निकट भविष्यमा यो टुडी खेलको जनताहरू यो टुडी खेलको युवाहरू यो टुडी खेलको नागरिकहरू हाम्रा कमरेडहरू जिल्ला जिल्ला गएर फर्किए भने मलाई लाग्छ यो टुडी खेलको भन्दा सयौँ गुणा शक्ति गाउँमा बोल्नेवाला छ र यहाँको झिलको देशमा सल्किनेवाला छ र शासकहरू कुनै दिन जसरी हाम्रो आजको बारेमा नेपालको बारेमा विभिन्न विश्लेषण गरेका छौँ यो एउटा नयाँ प्रक्रियामा प्रवेश गर्नेछ भन्ने हामीलाई विश्वास छ तर त्यो भने मैले भन्नुभन्दा अगाडि अर्को मैले भन्नु खोजेको कुरा के हो भने यो स्थिति जो नेपालको राजनीतिमा देखा परेको छ आदरणीय जनसमुदायहरू त हामीलाई अलिकति बडो पीडा पनि छ अलिकति हामीभित्र एउटा कुरा उकुस मुकुस एउटा तपाईँको चाहिँ के अरे हामीले तत्त्व मन पनि छ हाम्रो मनभित्र एउटा तातेको स्थिति पनि छ कि हामीले चाहेको भन्दा नेपाल अर्को ठाउँमा आइपुगेको छ हाम्रो चाहना तपाईँहरू सबैलाई थाहा छ अघि हाम्रो प्रवक्ता कमरेडले पनि भन्नुभयो हेर्नुहोस् हामी माओवादीहरू हामी लडेकै मान्छे हो हामी लडेरै हामीले काठमाडौँ आउन पाइन्छ कि पाइन्न हामीले त्यो हिसाब गरेका थिएन हामी आफै नेता हुन सकिन्छ कि सकिँदैन त्यो हिसाब पनि हाम्रो थिएन हामी आफै मन्त्री हुने कुरा कमान्डर हुने कुरा या देशको जिम्मा लिने कुरा हामीले सोचेका थिएनौँ हामी त हेर्नुहोस् कलेज पढ्दाखेरि हामी आफै म त्यति बेला काठमाडौँमै थिएँ मैले भन्ने पनि गरेको छु बाबुरामजी प्रचण्डजीहरू नै हो ग्रेजुएट डिग्री च्याप्नुपर्छ भनेर हामीलाई अपिल गर्ने हामी विद्यार्थीहरूलाई अपिल गर्ने मान्छे उहाँहरू नै हो र उहाँहरूको पछि आएर हामी फर्क्यौँ हामीले कलेज पढ्नु छोडेर AK-47 काँधमा लट्काउने एउटा सपना बोकेर हामी कलेज छोडेर फर्केका मान्छे हौ हामी माओवादीहरू हामी फर्क्यौँ हामी यो देशमा आउनु पर्ला आउनु पर्दैन हो नेपाली जनता मुक्त हुनुपर्छ हाम्रो चाहना त्यो थियो नेपाली जनताले एकचोटि नयाँ भविष्य पाउनुपर्छ हाम्रो चाहना त्यो थियो नेपालका नागरिकहरू एकचोटि अरू देशका नागरिक जस्तै स्वाधीन बन्न पाउनुपर्छ हाम्रो सोचाइ त्यो चाहिँ पक्कै थियो त्यो सपना बोकेर हामी युद्धमा गयौँ हामी लड्यौँ 10 वर्ष लड्दाखेरि हामी यहाँ आउने कुरा हामीले कमै सोचेका थियौँ तर संयोग अवसर हामी आइपुगेका छौँ त आउँदाखेरि हामीले सोचेको फरक कुरा हो फेरि पनि कुरा के आउँछ भने नेपालका राजनीतिक दलहरूसँग हामीले छलफल गरेर आयौँ नेपालका राजनीतिक दल अन्तर्राष्ट्रिय समुदायको मध्यस्थतामा हामीले बहस गरेर एउटा निष्कर्ष निकालेर हामी काठमाडौँ आयौँ काठमाडौँ आउँदाखेरि हामीले सोचेका थियौँ हामीले शान्तिको हात बढाएर काठमाडौँ आएको जनसमुदायहरू तपाईँहरू सबैलाई थाहा छ प्रमाण तपाईँहरू हुनुहुन्छ यहाँ साक्षी तपाईँहरू हुनुहुन्छ हामीले काठको बन्दुकलाई कन्टेनरमा राखेर काठमाडौँ आएका हौँ हामीले शान्तिको निम्ति यदि जनताको निम्ति फेरि शान्ति हुन्छ शान्तिबाट जनताको अधिकार सुनिश्चित हुन्छ भने युद्ध मान्छेको बाध्यकारी साधन मात्रै हो युद्धबाट हुँदैन हामी शान्तिको हात बढाएर काठमाडौँ आएको कुरा तपाईँहरू सबैलाई थाहा हामी क्रान्तिलाई सम्पन्न गर्नको लागि काठमाडौँ आएका हौँ कङ्ग्रेस र एमालेका साथीहरूसँग रोल्पामा सहमति गरेर छलफल गरेर हाम्रो निष्कर्ष के थियो भने काठमाडौँमा गएर साँच्चै नै एउटा यस्तो विश्वासिलो एउटा राम्रो सहकार्य एउटा गठबन्धन हामीले बनाउने र त्यहाँबाट नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्ने हामी त्यो प्रतिबद्धतासहित क्रान्तिलाई सम्पन्न गर्नको लागि या त्यसलाई हामीले पूर्णता दिनको लागि हामी काठमाडौँ आएका हौँ हामी नेपालमा जनताको नयाँ संविधान लेख्नको लागि काठमाडौँ आएकै हो जनता अहिलेसम्म नेपालमा जनताहरूको अधिकार सुनिश्चित भएन त्यसैले नेपाली जनताको अधिकार सुनिश्चित भएको नयाँ संविधान लेख्ने भनेर हामी काठमाडौँ आएकै हो हामी राज्यलाई नयाँ बनाउने नेपालमा अहिलेसम्म नेपाली जनताको राज्य बन्न सकेन एकचोटि नेपालको राज्यलाई नयाँ बनाउने किसान मजदुर नेपालका श्रमिक जनताहरूको एउटा राज्य बनाउने भनेर हामी काठमाडौँ आएकै हो हामी आयौँ बस्यौँ नेपालका किसानहरूलाई मुक्ति गर्ने नेपालका मजदुरहरूको अधिकार दिने नेपालका महिला दलितहरू नेपालका तपाईँको जनजातिहरू युवा युवतीहरू राष्ट्रवादीहरू सबैलाई एक भिक्का बनाएर नेपाललाई परिवर्तन गर्ने भनेर हामी काठमाडौँ आयौँ हामी इमान्दारीपूर्वक आयौँ हाम्रो कुनै विरोध थिएन म तपाईँलाई फेरि पनि भन्छु, माओवादीको दृढ थिएन। काठमाडौँ आएर एकचोटि सत्ता कब्जा गर्ने, काठमाडौँ आएर मस्ती गर्ने, काठमाडौँ आएर अरबपति हुने, काठमाडौँ आएर करोडपति हुने, काठमाडौँ आएर राज्यको भोग गर्ने, राज्यमा भोग विलास गर्ने, जनतालाई छोड्ने हाम्रो कतै पनि दृढ थिएन। हामी चाहन्थ्यौँ हाम्रो रगत, हाम्रो बलिदान, नेपाली जनताले दिएको सहयोग, माया, हाम्रो हामी आफैलाई काखमा राखेर नेपालका श्रमिक जनताले जसरी हामीलाई माया गरेर बचाएर लिएर आउनुभयो, हामी एकचोटि जनताको सपनालाई, जनताको चाहनालाई लडाइँबाट मात्रै होइन शान्तिको टेबुलमा आएर पनि पुरा गर्नुपर्छ भन्ने सोचाइ बोकेर हामी आएकै हो। हामी आयौँ, सहकार्य गऱ्यौँ, यहाँसम्म हामी आउँदा हामी उत्साहित छैनौँ। तपाईँहरू सबैलाई थाहा छ हामी अहिलेको नेपालको राजनीतिक प्रक्रियासँग सहमत पनि छैनौँ, हामीलाई त्यहाँ सहमत हुनुपर्ने हामीले लागेको पनि छैन। एउटा नितान्त नयाँ ठाउँमा हामी आएका छौँ। हामीले अन्तर्राष्ट्रिय समुदायलाई पनि भनेका थियौँ, यदि नेपालका अरू संसदवादी दलका साथीहरू, प्रजातन्त्रवादी साथीहरू या अरू कुन राजनीतिक शक्तिहरू हामीसँग सहकार्य गरेर नेपाललाई शान्ति र समृद्धितिर लैजान तयार हुनुहुन्छ भने हाम्रो तर्फबाट कुनै बाधा हुँदैन। हामीले युएनलाई पनि अपिल गऱ्यौँ, हामीले अरू राष्ट्रहरूलाई, मित्र राष्ट्रहरूलाई पनि, नजिकका छिमेकी देशका मान्छेहरूलाई पनि हामीले अपिल गऱ्यौँ। हामी एउटा विश्वासका साथ, एउटा आशाका साथ, एउटा आत्मविश्वासका साथ हामी आएकै हो। तर यहाँ आइपुग्दाखेरि हामीले बडा नसोचेको रिजल्ट अहिले नेपालको राजनीतिमा देखा पर्दैछ। हामीले नसोचेको, कल्पनै नगरेको रिजल्ट आज देखिँदैछ। आज हेर्दै जाँदाखेरि जसले सबभन्दा बढी दुःख गर्यो त्यो आज भोकै छ। जसले क्रान्तिमा, जसले जनयुद्धमा, जसले नेपालको राजनीतिमा नेतालाई बचायो त्यो किसान, त्यो मजदुर, त्यो सुकुम्बासी अहिले घरबार विहीन छ। अझ म भन्छु कि उनका घरहरूमा आगो लगाइन्छ, डोजर लगाइन्छ, र नेपालका जनताहरूलाई हाम्रो जनता होइन जस्तो व्यवहार आज नेपालको राजनीतिमा देखिँदैछ। किसानलाई छोडेर किसानको सपनामाथि, किसानको सपनालाई हत्या गर्दै आज अर्को खालको प्रभाव, उल्टो प्रभाव नेपालको राजनीतिमा देखिन थालेको छ। आज मजदुरहरूतिर हेर्नुहोस्, अघि आमा भन्नु हायर एन्ड फायरको कुरा, नहक नपिएको कुरा, या तपाईँको मालिकको नियन्त्रण यति धेरै बढाउने उनीहरूको योजना छ कि विदेशबाट कम्पनी लिएर नेपालका युवा युवतीहरूलाई पशु जस्तो जोत्ने एउटा कानुन पास गर्नेतिर राज्य गएको छ। कुनै पनि तपाईँ मालिकले चाह्यो भने राख्न पाउने, चाहेन भने तुरन्तै झिकेर फाल्न पाउने, मजदुरको कुनै ग्यारेन्टी नभएको एउटा खालको कानुन नेपालमा बनाइँदैछ, बन्दैछ। यो स्थिति बन्दै त उल्टोतिर गएको छ। नेपालका महिलाहरूमाथि तपाईँले हेर्नुभयो भने अनौठो खालले उत्पीडन चल्दैछ। बक्सीको आरोपमा अहिले त जनयुद्धको बेलामा कहिले पनि नसुनेका घटनाहरू आज अनौठो लाग्छ मलाई। हाम्रा दिदीबहिनीहरूलाई, हाम्रा आमाहरूलाई जबरजस्ती एउटा सोच्नै नसकिने व्यवहार गरिरहेछ र हुँदै नहुने कल्पनै नगरेको बक्सीको आरोपमा कुट्ने, जिउँदै आगोले जलाउने, मार्ने, लुट्ने यो हुँदैछ। हाम्रा दिदीबहिनीहरूलाई बम्बईको कोठरीमा बेचिँदैछ, हाम्रा दिदीबहिनीहरूलाई अरबको खाडीमा बेचिँदैछ सिर्फ केही डलर, हजार डलरमा। आज बिहान मात्रै मैले एउटा रेडियोमा सुन्दै थिएँ कि जम्मा 5,000-7,000 डलरमा हाम्रा दिदीबहिनीहरूलाई युरोपमा बेचिँदैछ, अरबमा बेचिँदैछ, र बिजुकको जिन्दगी एउटा हाम्रो अगाडि लादिँदैछ। तपाईँले युवा युवती हेर्नुहोस्, हाम्रा नौजवानहरू जसको भविष्य नै उनीहरूले अँध्यारो देख्ने स्थिति नेपालमा बन्दैछ, उनीहरूको त हेर्नुभयो भने एउटा गुलाम जस्तो। मैले कहिले पनि भनेको थिएँ कि अहिले कुनै बेला हामीले हिस्ट्रीमा पढ्नु पर्थ्यो, अफ्रिकाबाट कालो जातिका युवाहरूलाई, कालो जातिका किसानहरूलाई बाँधेर हातमा नेल लगाएर, के अरे सिक्री लगाएर युरोपतिर लगेर दास बनाइन्छ, हामीले इतिहासमा पढ्ने गर्थ्यौँ। आज नेपाली युवाहरूको हालत त्यही छ। आज नेपालका युवाहरूलाई विदेशको गल्लीमा, अरबका खाडीहरूमा बेचिएको छ र रिमिटेन्सको नाममा नेपालका नेताहरूले आफ्नो एउटा वैभवको जीवन बिताउने सपना देख्दैछन्। युवाहरू त्यहाँ पुगेका छन्। नेपालका जनजातिहरू तपाईँले हेर्नुहोस्, जनजातिहरूको अधिकार अहिले विभिन्न पहाडमा फेरि खोचिँदैछ, उल्टाइँदैछ। दलितहरूको कुरा गर्नुहोस्, दलितलाई गाउँबाट लखेटिँदैछ र दलितका गाउँहरूमा आगो लगाइँदैछ। छुवाछुत जस्तो अमानवीय बर्बर जन्मले राक्षसी एउटा व्यवहार दलित समुदायमा लादिँदैछ। राज्यले कतै पनि प्रोटेक्सन गर्दैन, कतै पनि संरक्षण गर्दैन, राज्य नजवाब छ। राज्यमा बसेका शासकहरू जनतातिर होइन, राज्यमा बसेका नेताहरू जनतातिर फर्किएका छैनन्। उनीहरू आफ्नो पुर्चीको लागि जनताको जीवन जतासुकै जाओस्, जे सुकै होस्, जनता लिलाम होस्, जनता मारियोस्, जनता गुलाम होस्, जनता बेचियोस्, हाम्रा दिदीबहिनीहरू, हाम्रा दाजुभाइहरू बेपरवाह हुन्, बेपत्ता हुन् कुनै मतलब छैन। कुनै छोडिदिनुहोस् त मात्रै होइन, हामीले चाहेको शहीद परिवारको कुरा आजसम्म कुनै प्रभाव छैन। बेपत्ताहरूको बारेमा यत्रो वर्ष, 9 वर्ष बितिसक्यो, बेपत्ताहरूको बारेमा एउटा जवाब पनि छैन, एउटा तपाईँको खोज खबर पनि छैन। नेपालका घाइतेहरूको बारेमा तपाईँले हेर्नुभयो भने भर्खरै मात्रै पनि हामीले थुप्रै घाइते भाइहरू आएर हामीलाई भनिरहनु भएको छ, उहाँहरूको जीवन धान्दै गाह्रो छ, उहाँहरूको बच्चालाई कुनै हेरिदिने हो, राज्य पुरा बेखबर छ। जसले बलिदान गर्यो, जो लड्यो, जो युद्धको मैदानमा जनताको लागि भनेर रगत बगायो, उसकै जीवन सबभन्दा बिजोग छ। हामी यहाँ आइपुगेका छौँ, यो देख्दाखेरि हामीलाई चित्त बुझेको छैन, हामीलाई पीडा छ। र हामी यहाँ आएर के भन्न चाहेका छौँ भने यो स्थिति स्वीकार गर्न सम्भव छ कि यो कुरालाई माओवादीले स्वीकार गरेर चुपचाप लगाएर सहन सम्भव छ, या कुनै पनि राजनीतिक नेताको कार्यकर्ताले राजनीतिक नेता या राजनीतिक पार्टीको कार्यकर्ताले यो कुरालाई जोसुकै भए पनि एमाले कङ्ग्रेस ए माओवादी या माओवादी या अरू कुनै पनि पार्टीका भए पनि के यो कुरालाई चुपचाप सहन सम्भव छ? के सहनु मानवीयता हुन्छ? के सहनु आजको देशको स्थिति अनुसार यो उचित कुरा हुन्छ? हाम्रो कुरा के छ भने अरूले पनि बोल्नुपर्छ, यो कुरा बोल्लन् तर हामीले बोल्न उचित ठानेका छौँ। र हामीले के भनेका छौँ आदरणीय साथीहरू भने कि हेर्नुहोस् हामीले शान्तिको हात बढायौँ। अब म भन्छु कि हामीले शान्तिको हात बढायौँ, हाम्रो शान्तिलाई व्यवस्था गरेर हाम्रो विरुद्धमा युद्ध छिडिएको छ। म अब के भन्न चाहन्छु तपाईँहरूको बिचमा भने माओवादीलाई रोल्पामा सहमत गराएर, माओवादीलाई दिल्लीमा सहमत गराएर, माओवादीलाई काठमाडौँमा लिएर माओवादीको विरुद्धमा युद्ध छिडिएको छ। माओवादीका हतियारहरू खोसेर माओवादीका कार्यकर्ताहरूलाई क्यान्टोनमेन्टबाट रुँदै घर फर्काएर, जनमुक्ति सेनालाई बेप्रवाह बिना भूमिका घर फर्काएर, हाम्रा कार्यकर्ताहरू हाम्रा जनताहरू जसले क्रान्तिमा सबभन्दा बढी बलिदान गरे उनीहरूको जीवनप्रति बेप्रवाह गरेर, या माओवादीलाई अहिले अपराधीको रूपमा हिरासतमा लगेर, या माओवादीलाई कठघरामा खडा गर्छु भनेर माओवादीको विरुद्धमा युद्ध छिडिएको छ। नेपालमा तपाईँले हेर्नुभयो भने आजकल शान्तिको हल्ला छ। म भन्छु नेपालमा शान्ति होइन, युद्ध छ, युद्ध चलिरहेको छ नेपालमा। तपाईँले हेर्नुहोला नेपालमा जनताको विरुद्धमा युद्ध छिडिएको छ। नेपालमा माओवादीलाई निशस्त्र पार्दै माओवादीका सम्पूर्ण अस्त्र शस्त्रहरू खोजेर माओवादीको विरुद्धमा युद्ध छिडिएको छ र माओवादीलाई अन्तिम रूपले प्रहार गरेर सखाप पार्ने षड्यन्त्रमा देशी विदेशी तत्त्वहरू सक्रिय भएका छन्। यो स्थितिमा हामी क्रान्तिलाई सम्पन्न गर्ने, क्रान्तिलाई जनताको हितमा लिएर जाने भनेर हामी आएका हौँ। तर नेपालमा क्रान्ति होइन, प्रतिक्रान्ति भइरहेको छ। नेपाली जनताका अधिकारहरू खोजिएका छन्। नेपाली जनताले आफ्नै बन्दुक र आफ्नै श्रम क्षमता रगत बलिदान मृत्युको बलमा स्थापित गरेका जनताका अधिकारहरू खोसिएका छन्। किसान मजदुरका अधिकारहरू खोसिएका छन् र नेपालमा प्रतिक्रान्ति हुँदैछ। नेपालका युवा युवतीहरू जसले यो बलिदान गरे उनीहरूको विरुद्धमा अपराधी बनाएर प्रतिक्रान्ति हुँदैछ र नेपालको स्वाधीनतामाथि हस्तक्षेप गर्दै प्रतिक्रान्ति भइरहेको छ। यो बेलामा हाम्रो देशमा हामी स्वाधीन बनाउन चाहन्थ्यौँ। तपाईँहरू सबैलाई थाहा छ हामी असमान सन्धि सम्झौताहरू खारेज गरेर नेपालमा छिमेकी देशहरूसँग समानताको आधारमा हामी सहमति गर्न चाहन्थ्यौँ र सम्झौता गर्न चाहन्थ्यौँ। तर नेपालमा नवौपनिवेशिक नीति अन्तर्गत अहिले सङ्क्रमणकालको फाइदा उठाउँदै म भन्छु कि 7 साल र 15 सालको बिचमा पनि काङ्ग्रेस र राजाहरूलाई लडाएर, दुईटा शक्तिलाई लडाएर नेपालका नदी नालाहरू कब्जा गए। तपाईँहरूले गण्डकमा जानुहोस्, म एकचोटि गण्डकमा गएको छु। हाम्रो हरेक नेपालको नागरिक युवा एकचोटि गण्डकमा जान जरुरी छ। गण्डक नहर त्यति बेला बनेको थियो काङ्ग्रेस र राजाको झगडाबाट फाइदा उठाएर हाम्रा छिमेकीहरूले नेपालको घाँस मानेर नहर बनाएका छन्। डुबान नेपालमा भएको छ र नेपालको 12 किलोमिटर जमिनबाट खेतबाट त्यो नहर इन्डियातिर गएको छ। तर नेपालका खेतहरू बाँधेक छन् र सुक्खा छन्। हामीमाथि यस्तै फेरि अर्को सम्झौता लागेको छ अपरचण्डले। अरू दिन फेरि यस्तै खालका सम्झौताहरू यो सङ्क्रमण कालको फाइदा उठाएर पूर्तिको लोभ देखाएर नेतालाई भजाएर नेताहरू अन्धत्वमा, शक्तिको अन्धत्वमा विदेशीलाई हाम्रो देश सुम्पिनेतिर गए। हाम्रो देश स्वाधीन हुनुको सट्टामा हाम्रो देशको विरुद्धमा नयाँ खालको हस्तक्षेप अगाडि सारियो। यो परिवेशमा के गर्छ? आजको एउटा अहम प्रश्न, यस्य प्रश्न अथवा जवाब खोज्नुपर्ने कुरा यहाँनिर हामीले हेऱ्यौँ र हामी कहाँ पुगेका छौँ आदरणीय जनसमुदाय भने माओवादी शान्तिको लागि आएको हो। हामी आज पनि शान्तिको पक्षमा छौँ। हामीले आज पनि भनेका छौँ कि नेपालमा शान्ति गर्ने हो भने सहकार्य जरुरी छ। सङ्क्रमणकालको सिद्धान्त भनेको दुईटै पक्ष, राज्य पक्ष र विद्रोही पक्ष दुईटैले नयाँ राज्यको अवधारणा अन्तर्गत सहकार्य गरे। सहअस्तित्वको सिद्धान्त हुन्छ, सहकार्य गर्नुपर्छ र राज्यमा साझेदारिता हुनुपर्छ। हामीले बुझेको पोलिटिकल साइन्स या हामीले बुझेको राजनीतिक शास्त्र भनेको यो मान्यता अन्तर्गत हामी आयौँ। तर आज तपाईँले हेर्नुभयो भने सम्पूर्ण क्षेत्रमा एकचोटि क्याप्चर गरेर हाम्रो विरुद्धमा युद्ध छिडिन्छ भने हामी के गर्छ? हाम्रो अगाडि प्रश्न छ, हामी माओवादीको अगाडि एउटा प्रश्न छ। हामीलाई अघोषित ढङ्गले हाम्रा सम्पूर्ण अस्त्र शस्त्रहरू खोजेर हाम्रो विरुद्धमा युद्ध मचाइन्छ भने, युद्ध लादिन्छ भने हामीले के गर्ने? नेपालमा प्रतिक्रान्ति छिडिन्छ भने, जनताको विरुद्धमा प्रतिक्रान्ति लडाइँ लादिन्छ भने हामीले के गर्ने? हामीले प्रचण्डजीलाई जवाब दिनुहोस् न, त्यसको जवाब दिनुहोस्। तपाईँ हो 10,000 मान्छेको सहयोगको नेता प्रचण्ड कमरेड हो, तपाईँले त्यसको जवाब दिनुहोस्। उहाँले दिनुभएन, जवाब दिनु खोज्नु पऱ्यो। जवाबमा जिब्रो चपाउनु भयो, जसरी पहिलाका मान्छेले चपाउँथे प्रचण्डजीले जिब्रो चपाउँ। हामीले किरणजीलाई जवाब दिनु छोड्यौँ, किरणजीले दिनुपर्छ, तपाईँ दिनुहोस् जसको जवाब। युद्ध छेडिरहेको बेलामा के गर्ने? तपाईँले जवाब दिनुहोस्। प्रतिक्रान्ति लादिएको बेलामा के गर्ने? तपाईँले जवाब दिनुहोस्। हामीले किरण कमरेडबाट आशा गऱ्यौँ, जवाब हामीले पाउन सकेनौँ, अथवा हामीले नभनौँ हाम्रा कार्यकर्ताले जवाब पाएन, हाम्रा जनताले जवाब पाएनन्, हाम्रा युद्धमा बलिदान गर्ने परिवारहरूले जवाब पाएनन्, हाम्रा बेपत्ता योद्धाका परिवारहरूले जवाब पाएनन् र उनीहरूले हामीलाई घर जोगाए र उनले के भने तिमीहरूले जवाब देऊ। यदि आवश्यक पर्छ भने प्रचण्ड बिना पनि जवाब दिनुपर्छ, आवश्यक पर्छ भने किरण बिना पनि जवाब दिनुपर्छ। हामीलाई तपाईँहरूले भत्किदिनु भयो त्यसै पनि जाँदाखेरि, र हामी उभिएका छौँ, र हामी उभिएका छौँ, र हामीले के भनेका छौँ आदरणीय जनसमुदाय भने, हामीले के भनेका छौँ भने युद्ध हाकाहाक हुनुपर्छ। युद्धको नियम के हो भने, महाभारत पढ्नु तपाईँलाई होला, महाभारत पढ्नु भएको छ भने त्यहाँ पनि हुन्छ, युद्धमा झेली मान्छेले युद्ध जित्न सक्दैन। कौरवहरूले धेरै झेल गरे, आगो लागेको घरमा आगो लाएर मार्छु भने, यता र उता गरे जुवा हराए, तर कौरवहरूको विनाश हो। युद्धको नियममा पनि अनुशासन चाहिन्छ, मान्यता चाहिन्छ। माओवादी शान्तिको निम्ति आउने, माओवादीको विरुद्धमा युद्ध छेड्ने हो भने हामीले जवाब दिन तयार भएका छौँ। हामीले के भनेका छौँ भने, यो अन्तिम चान्स हो, तपाईँहरूसँग हामी शान्तिको हात बढाएका छौँ, आउनुहोस्, शान्तिको हात बढाउनुहोस्। यदि तपाईँले युद्ध नचाउने नै हो र तपाईँले जबरजस्ती राज्य कब्जा गर्ने हो भने, हामी युद्धको जवाब युद्धबाट दिनको निम्ति बाध्य हुन्छौँ। हामीले यो भनेका छौँ। यो कुरा कुनै बढाइचढाइ होइन, यो कुनै उत्तेजना पनि होइन, यहाँ मैले तपाईँहरू उचाल्नको लागि भनेको कुरा पनि होइन। यो यथार्थ कुरा के हो भने, नेपालमा के गर्नु त, यदि नेपालको माओवादीहरूलाई अघोषित ढङ्गले सिद्धाइन्छ भने त्यसको सामना गर्नुपर्छ कि पर्दैन, त्यसको बचाउ गर्नुपर्छ कि पर्दैन, यो जनता र कार्यकर्ताको भावनालाई नेतृत्व गर्नुपर्छ कि पर्दैन। हामी उभिएका छौँ, हामी गर्छौँ भनेको, हामी क्रान्तिलाई सम्पन्न गर्न आएको। यदि प्रतिक्रान्ति लादिन्छ भने नेपालमा, प्रतिक्रान्तिद्वारा जनताका अधिकारहरू खोसिन्छन् भने, हाम्रो भनाइ के छ, हाम्रो जवाब के छ भने, प्रतिक्रान्तिको जवाब क्रान्तिले दिनुपर्छ, क्रान्तिद्वारा दिनुपर्छ। हामी त्यसको लागि पनि तयार भएका छौँ। हाम्रो त्यो कुरा छ, हामीले भनेका छौँ हामी राष्ट्रिय स्वाधीनताको चाहन्छौँ। हामी कसैलाई कुनै पनि छिमेकीसँग हाम्रो युद्ध लड्ने या कसैसँग पनि हामीले न्यू खोज्ने कुरा हाम्रो छैन। हामी नेपालका नागरिक हौँ, हामी 3 करोड जनसङ्ख्या भएको एउटा सानो भूपरिवेशिक देशका नागरिक हौँ। हामी स्वाधीनतापूर्वक यो 21औं शताब्दीमा उभिन चाहन्छौँ, हामी बाँच्न चाहन्छौँ। हाम्रो क्षमता, हाम्रो दक्षता, हाम्रा युवा युवतीहरूको क्षमतालाई प्रयोग गरेर हामी हाम्रो देशलाई एकचोटि माथि उठाउन चाहन्छौँ। तर त्यसको निम्ति हामीलाई कसैले हेप्छ भने, हाम्रो स्वाधीनतामाथि हमला गर्छ भने, हाम्रो देशको स्वाधीनता स्रोत साधनमाथि कब्जा जमाउने नियत राख्छ भने, हामी लोकप्रिय हुने यसको जवाब पनि हामीले के भनेका छौँ भने, भलै यसलाई घुमेर भए पनि विभिन्न ढङ्गले कसरी दिनुपर्छ आफ्नो कुरा हो, तर हामी स्वाधीनताको पक्षमा उभिन्छौँ र कुनै पनि विदेशी हस्तक्षेप हाम्रो निम्ति स्वीकार्य छैन र सम्भव छैन। यही कुरा हामीले भनेर आएका छौँ। त्यसमा यो मात्रै होइन, संविधानको कुरा पनि त्यही हो। हामी संविधान बनाउन चाहन्थ्यौँ, जनताको संविधानले बनाउन चाहेकै हो। जनयुद्धको बेलामा माओवादी पार्टीले आफ्नो संविधान बनाएको पनि तपाईँलाई अलिअलि थाहा छ होला, या तपाईँहरू कहिले युद्ध प्रयोग गरिआएको मान्छे पनि हुनुहुन्छ। हो, हाम्रै सदस्यतामा हामीले किसानको कानुन बनायौँ, हामीले मजदुरको कानुन बनायौँ, हामीले विद्यालय शिक्षा स्वास्थ्यको क्षेत्रमा कानुनहरू बनायौँ, हामीले मेहनत गऱ्यौँ। हामीले हेर्नुहोस् भन्नुपर्दा त, हामीले बेस एरियामा हामीले त्यति बेलै 40 बेडको हस्पिटल हामीले खोलेका थियौँ। हामीसँग 5 बिल्डिङ अहिले पनि छ। मलाई लाज लाग्छ, गोलपा जाँदाखेरि कहिलेकाहीँ त्यो 5 बिल्डिङ बेचेर खाएका छन् मान्छेहरू, बेचेर खाएर लाभ लाग्दैन यो सरकारका मान्छेहरूलाई। अझ कति कैयौँ मान्छेहरू त्यहीसँग जोडिएका, खै जसुकै होस्, म के भन्छु आदरणीय जनसमुदाय भने, हामीले कोसिस गरेका हौँ र त्यो कानुन, त्यो संविधान, त्यो जनताको न्यायलाई हामी राज्यमा बदल्न चाहन्छौँ। हामी देशमा लिएर जनताको मूल कानुन संविधानमा ती भावनाहरूलाई केन्द्रित गर्न चाहन्छौँ र जनताको अधिकारलाई सुनिश्चित गर्न चाहन्छौँ। तर भएन, आज हामी नेपालमा संविधान बन्ने छैन। हो, संविधानको बहस छ, तपाईँले सुन्नुभएको छ, संविधानको बहस त छ, केही मान्छेले गर्छन्, केही नेताले गरेका छन्, तर त्यो संविधानको बहस होइन। म त के भन्छु भने, त्यो कानुनको बहस हो। कानुन पनि कस्तो बहस हुँदैछ भन्नुहुन्छ भने, पुरानो संविधानभित्र छिराउने र पुरानो संविधानलाई लागू गराउने र पुरानो संविधानले परिभाषित गरेका दण्ड सजायहरूलाई लागू गर्ने खालको कानुन नेपालमा बनाउने तयारी हुँदैछ। र त्यो कानुन पुरानो संविधान थोत्रो संविधानलाई पालना गर्ने र त्यो पालन त्यो संविधान अनुसार क्रान्तिमा आएका मान्छेहरूलाई, युद्धमा योगदान गरेका मान्छेहरूलाई, बलिदान गरेका मान्छेहरूलाई दण्डित गर्ने गरी, ती मान्छेहरूलाई अपराधी साबित गर्ने गरी संविधानको नौटङ्कित रचिँदैछ। त्यसैले हाम्रो भनाइ के छ भने, यो संविधान होइन, यो एक प्रकारले भने जनतालाई सजाय दिनको निम्ति कानुनहरू बनाइँदैछ। यो एक प्रकारले शासकहरू बसेर जनताको विरुद्धमा अर्को एउटा नयाँ कानुनहरू, एउटा शक्तिशाली कानुनहरू, जनताको मुक्तिको लागि लड्ने मान्छेहरूलाई अपराधी बनाउने कानुनहरूको तयारी गरिँदैछ। त्यसकारण यस्तो खालको संविधान हाम्रो निम्ति स्वीकार्य हुन सक्दैन। त्यही हामीले के भनेका छौँ भने, हेर्नुहोस्, हामी यसरी आयौँ, आउँदाखेरि हाम्रो भनाइ के छ भने, कङ्ग्रेसको कुरा पनि म गर्छु, पार्टीको ढङ्गले पनि म धेरै कुरा गर्न चाहन्न, कुनै पार्टी विषयलाई दोष दिने कुरा पनि छैन। नेपालमा एउटा 7 सालदेखि 65 वर्षको नेपाली जनताहरूले लड्न थालेको 65 वर्षको राजनीतिक इतिहासमा हरेक पार्टीभित्र एउटा दलालहरू जन्म हुन्छ, हरेक पार्टीमा केही मान्छेले पार्टीलाई पनि क्याप्चर गर्छन् र नेपालको राज्यलाई पनि क्याप्चर गर्छन्। त्यो संस्कार नेपालमा हुर्किँदै आएको छ। यो कुरा हामीले राम्रोसँग बुझ्न जरुरी छ। कुनै पार्टी विशेष म यस्तो हेर्छु, कयौँ कमरेडहरू काङ्ग्रेसका पनि राम्रो हुनुहुन्छ, कहीँ साथीहरू मित्रहरू कङ्ग्रेसभित्र हेऱ्यो भने पनि ठिकै देखिन्छ, एमालेभित्र अरूभित्र हेऱ्यो भने पनि त्यति फरक देखिँदैन, स्वभाव शैली यताउताको हिसाबले ठिकै देखिन्छ। तर हामी देश किनै उल्टोतिर गएको छ, काङ्ग्रेसका मान्छेहरूले हामीसँग भेट्दा जे भन्छन् व्यवहारमा त्यसको उल्टो किन गइरहेका छ यो? एमालेका मान्छेहरूले हामीसँग भेट्दा जे कुरा भन्छन् व्यवहारमा किन उल्टो गइरहेका छ? अरू अरू पार्टीका मान्छेहरूले हामीसँग भेट्दाखेरि सहमतिको कुरा गर्ने, निकासको कुरा गर्ने, शान्तिको कुरा गर्ने, अनि त्यसो जनताको अधिकारको कुरा गर्ने, तर व्यवहारमा किन उल्टोतिर गइरहेका छ? यो एउटा गम्भीर कुरा हो। यसमा हाम्रो खबरै के छ भने नेपालमा दलाल पुँजीपति एउटा वर्ग हारी उडाएको छ। विदेशीको दलाल लिएर, म फेरि भन्छु, विदेशबाट दलाल लिएर, विदेशबाट भारू लिएर, विदेशबाट विभिन्न खालका स्रोत साधन जम्मा गरेर केही मान्छेहरू भोट आउने, केही मान्छेले शक्तिलाई कब्जा गर्ने, केही मान्छेले पार्टीलाई कब्जा गर्ने, केही मान्छेहरूले देशलाई पनि कब्जा गरेर विदेशीको इन्ट्रेस्टमा नेपाली जनतामाथि पुरानै शासन फर्काउने, लाद्ने, उनीहरूको हाइकम चलाउने र नेपाली जनतालाई डामाडोल अँध्यारो खाल्डोतिर फर्काइदिने या कोचिदिने, ठेलिदिने जो खालको परिवेश नेपालमा छ, आज त्यो प्रवृत्ति हावी भएको हामीले देखेका छौँ। चाहे तपाईँको काङ्ग्रेसभित्र भन्नुहोस्, चाहे एमाले अथवा अरू पार्टीहरू पनि भन्नुहोस्, कि बिस्तारै बिस्तारै विदेशीहरूको डिजाइनमा नेपाली जनताको इच्छा विपरीत काम गर्न लगाउने, नेताहरू खेरेज दिने, बिक्री हुने, नेताहरू त्यो भित्रबाट उल्टोतिर जाने एउटा खतरा हामीले देख्यौँ। मित्रहरू, जनसमुदायहरू, आजको स्थिति यो देखिन्छ। त्यसैले हामीले के भनेको छ भने यो च्यालेन्ज हाम्रो मात्रै होइन, यो अहिले नेपालमा हुर्किरहेको प्रतिक्रान्तिको खतरा, नेपालमा हुर्किरहेको राजनीतिक विचलनको खतरा, नेपालमा बढिरहेको उल्टो प्रभावको जो खतरा छ, यसले नेपालका किसानहरूलाई हानि गर्नेवाला छ, यसले मजदुरहरूलाई हानि गर्छ, यसले बुद्धिजीवीहरूलाई हानि गर्छ, यसले मध्यम वर्गलाई हानि गर्छ, यसले राष्ट्रवादीहरूलाई, उद्योगपतिहरूलाई, सबैलाई हानि गर्नेवाला छ र यसले देशलाई विदेशीको हातमा बेचिदिनेवाला या कुनै न कुनै रूपले नेपालको नियन्त्रणभन्दा बाहिर जाने स्थिति बन्दैछ। यो बेलामा हाम्रो आग्रह के छ भने सबैले सोध्नुपर्छ, उल्टोतिर गइराखेको बेलामा अहिले पार्टीगत ढङ्गले बाँडिएर या विभिन्न ढङ्गले लालसना लगाएर, म धेरै भन्न चाहन्न, बाँडिएर नेपाली जनतालाई क्षति हुने, नेपाली जनतालाई घाटा हुनेतिर जान दिनु हुँदैन। हाम्रो विनम्र आग्रह यो छ। यसको लागि हरेक राष्ट्रवादीले सोध्न जरुरी छ। अहिले यहाँ हल्ला पनि छ कि राष्ट्रवादी भनेर माओवादीले कसलाई भन्न खोज्या? एउटा हल्ला बजारमा पनि छ अरे के राजावादीहरूसँग मिल्न खोज्या यिनीहरू या यताउता? यो होइन, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु कि तर हामीले भनेका छौँ नेपाल, नेपाल कस्तो पनि हो, यसको पृष्ठभूमि कस्तो पनि छ आदरणीय जनसमुदाय भने हेर्नु, सिङ्गै भारत अङ्ग्रेजले कब्जा गर्दाखेरि पनि, एकजना अस्ति विश्लेषकले पनि लेख्नु भएको थियो, सिङ्गै भारतलाई ब्रिटिसले कब्जा गर्दाखेरि पनि नेपालका छोराछोरीहरू, नेपालका महिलाहरू, नेपालका दलितहरू, नेपालका केटाकेटीहरू पनि, नेपालका किशोर किशोरीहरू पनि हातमा खुकुरी र प्रभार लिएर, ढुङ्गा मुढा लिएर अङ्ग्रेजको विरुद्धमा बचाएको देश यो हो, यो हाम्रो देश थियो। त्यो स्थितिमा आजका राष्ट्रवादीहरूले पार्टीभन्दा पनि माथि उठेर, आजका राष्ट्रिय पुँजीपतिहरूले पनि हाम्रो देशको बारेमा, मध्यम वर्गका साथीहरू, डक्टर, इन्जिनियर, वकिल, प्रोफेसर, लेक्चरर या व्यापार विभिन्न खालका व्यवसायी साथीहरू, तब हामी सबैले सोध्ने बेला भएको छ। यो प्रवृत्तिको विरुद्धमा हामी एक्लै लड्ने, माओवादी लड्ने मात्रै कुरा होइन, माओवादी पार्टी मात्रै लड्ने कुरा पनि होइन, एउटा हिस्सा मात्रै लड्ने कुरा होइन या पार्टी विशेषता गर्ने कुरा पनि होइन, तर आज हाम्रो देशमा च्यालेन्ज एउटा आएको छ, पक्कै पनि आएको छ। तपाईँहरूले हामीले बुझ्नुपर्छ कि नेपाली जनताको अगाडि, स्वाभिमानी नागरिकहरूको अगाडि, सबै नेपालका नागरिकहरूको अगाडि एउटा चुनौती के आएको छ भने कि नेपाललाई बचाउने कि नेपाल, नेपाली जनताको हितको रक्षा गर्ने कि नगर्ने, नेपालको अग्रगामी प्रभावको संरक्षण गर्ने कि नगर्ने, यो एउटा च्यालेन्जको रूपमा आएको छ। त्यसले हामीले के भनेका छौँ भने सबै राष्ट्रवादीहरू एक हुन जरुरी छ, सबै मध्यम वर्गीय साथीहरू सबै एक हुनु जरुरी छ, एउटा परिवर्तनको धारालाई बचाउनुको लागि एक हुनु जरुरी छ, सबै मजदुर, किसान, महिला, दलित, जनजाति सबै एक हुनु जरुरी छ, एक भएर हाम्रो अधिकारलाई सुनिश्चित गर्ने सङ्घर्ष या यो आन्दोलनलाई पूर्णतामा लैजानुको लागि दलाल प्रवृत्तिको विरुद्धमा, दलाल पुँजीपति वर्ग हामीले भनेका छौँ विदेशीको इसारामा, विदेशीको के अरे निर्देशनमा नेपालका सबै स्वार्थहरूलाई बेचिदिने जो खालको प्रवृत्ति नेपालमा आउँदैछ, यसको विरुद्धमा एकचोटि एक ढिक्का भएर जुन्न आवश्यक छ। हामीले यो कुरा भनेका छौँ आदरणीय जनसमुदाय। अब अर्को कुरा यसो हो भने यसको समाधान के हो त? हाम्रो सोझो समाधान के छ भने दुईटै कुरा, यदि तपाईँ साँच्चै नेपाली जनताको अधिकारको कुरा सुन्न चाहनुहुन्छ भने, नेपालको भावनालाई कदर गर्न चाहनुहुन्छ भने, हामीले देखेको कुरा के हो भने सहमति गर, सहमति गर। हामी फेरि भन्छौँ यो संविधान सभा फेक संविधान सभा हो, यो संविधान सभा अघि पनि भन्नुभयो यो वैधानिक संविधान होइन, संविधान सभा होइन, यो जनताले अनुमोदन गरेको संविधान सभा होइन, यो माओवादीलाई सिद्धाउनुको लागि या नेपाली जनताका अधिकारलाई खोस्नुको लागि, नेपालका नेपाली जनताले आन्दोलन र बलिदानबाट स्थापित गरेका जनताका प्रस्तावहरूलाई उल्टाउनुको लागि खडा गरेको एउटा डमी संविधान सभा, एउटा नक्कली संविधान सभा र यहाँ जनताको बहस अहिले छैन। यो स्थितिमा हामीले के भनेका छौँ भने यो संविधान सभालाई भङ्ग गरिनुपर्छ, यो संविधान सभालाई विघटन गरिनुपर्छ, नयाँ राजनीतिक सहमतिको आधारमा एउटा अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गरिनुपर्छ र त्यहाँबाट हाम्रा नागरिकहरूको अधिकार सुनिश्चित हुने खालको संविधान लेखिनुपर्छ। हाम्रो कुरा यो त्यहाँ मात्र गरिनुपर्छ। त्यसो गर्दाखेरि त्योभन्दा अगाडि माओवादी सहित विद्रोहीहरू सहित यो देशमा यहाँसम्म ल्याउने, म त के भन्छु भने 80% भूभाग जितेको माओवाद यो पनि भन्न जरुरी छ। यहाँहरू एकजना आज एकजना मित्रले उठाउनु भयो, यहाँ दुई तिहाईको कुरा छ, यहाँ दुई तिहाईको कुरा छ। आजको पार्टीमा बाहिर हेर्नुभयो भने संविधान सभामा उहाँहरूको कथित संविधान सभामा दुई तिहाईको बहस छ अहिले। म त के भन्छु भने तपाईँको दुई तिहाई हामी मान्नेवाला छ, होइन त्यो झुटो। वास्तविक दुई तिहाई त माओवादीसँग छ, माओवादीसँग हाम्रो त्यो दाबी हो। जनयुद्धको बेलामा 80% जितेको माओवादीसँग दुई तिहाई अहिले पनि छ। जनताको स्वीकृति अहिले यहाँ छ, तपाईँले यो कुरा राम्रोसँग भन्नु। 80% जित्यो भने हामी हो, काङ्ग्रेसको पत्रिका हो 80% माओवादीको प्रभाव छ भनेर लेख्ने, कङ्ग्रेसको पत्रिका हो, एमालेको पत्रिका हो। त्यति बेला हामीले सुन्थ्यौँ, प्रचण्डजीले सन्देश पनि लिएर जानुहुन्थ्यो। एकचोटि हामीले थानको ढान्यौँ लडाइँको बेलामा, गिरिजा प्रसाद कोइरालाले बधाई दिएर पठाउनु भएको भन्नुहुन्छ, हो कि होइन? त्यो जे जे भए पनि हेर्नु, त्यो कुरा के हो भने त्यो होला जस्तो लाग्छ मलाई, किनकि काङ्ग्रेस त जेलमा थियो, काङ्ग्रेसले फुर्ती लाउनु हुँदैन। मलाई लाग्छ भने नि तपाईँहरूसँग यस्तो हेर्दाखेरि, तपाईँहरूसँग आउँदाखेरि त बडो चिन्ता लाग्छ, काङ्ग्रेसले फुर्ती लगायो भने हामीलाई ठिक लाग्दैन। काङ्ग्रेस त जेलमा थियो, ज्ञानेन्द्र त्यति बेलाको पूर्व राजाको जेलमा थिएन, काङ्ग्रेस माधव नेपाल जेलमा थिएन, एमालेहरू तपाईँहरू नै होइन, रुँदै रोड बनाएको बचाउनुहोस् भनेर हिँड्ने तपाईँहरू होइन। अहिले आएर तपाईँहरू फेरि तपाईँको दुई तिहाईको फुर्ती लाउने, जनयुद्धकालको 80% हामीलाई चाहिन्छ त्यो। फेरि हामीले के भनेका छौँ आदरणीय जनसमुदाय भने कि अहिलेको तपाईँको डमी, म कहिले काहीँ भनेको छु, म अन्तको उदाहरण दिन्न, म त्यो अरू पार्टीको कुरा पनि म गर्न चाहन्न। यो त कस्तो भने करोडपतिले किनेको संविधान सभा हो, यो करोडपति र अरबपतिले बनाएको संविधान सभा हो, यो हामीले भनेको होइन, यो काङ्ग्रेसको गगन थापाले भनेको कुरा हो, यो अरू एमालेका मान्छेले भनेको। 2 करोड जोडले जित्यो, 2 करोड जोडले दियो त्यही संविधान सभाको त्यहाँ टिकट लिन पाइन्छ भने काङ्ग्रेसका मान्छेले भनेको कुरा होइन। यो त्यो मात्रै होइन, त्यो मात्रै होइन, जनयुद्धको समयमा रगत दिन तयार भएका माओवादीका नेताहरू नराम्रोसँग हारे, पैसा बाँडेर हिँड्ने दलालहरू, विदेशीका एजेन्टहरूले चुनावमा भोट बाँडेर पैसाले भोट किनेर आएका मान्छेहरू, नक्कली भोटबाट बनेको संविधान सभा होइन यो। त्यसैले हाम्रो कुरा के छ भने यसको दुई तिहाईको अर्थ छैन। दुई तिहाईको तपाईँ कुरा गर्नुहुन्छ भने कति पो हुन्छ, 1/4 चार भागमा 3 भाग भन्नुहोस् न, 3 भाग माओवादीले जनयुद्धको बेलामा बेचेको जितेको कुरा तपाईँलाई थाहा छैन। माओवादी त्यति बेलै 80% भूभागमा यदि प्रभाव पारेको हो भने त्यसको लेगेसी, त्यसको वैधानिकता, त्यसको आचरणीय अधिकार चाहिँदैन। अनि त्यो कुरा चाहिँ जनयुद्धबाट थापित भएको नेपाली जनताले क्रान्ति र लडाइँको मैदानबाट जितिएको दुई तिहाईलाई तपाईँहरू हिसाब नगर्ने, अनि त्यसरी अहिले आएको डमी करोडपतिले बनाएको संविधान सभा दुई तिहाई मान्छु, त्यसको सम्भव छैन। त्यसले हाम्रो कुरा के हो आदरणीय जनसमुदाय भने सहमति गरौँ र नेपालमा एउटा नयाँ खालको एउटा शान्तिको परिक्रमा फेरि जाउँ, हामी तयार छौँ, हामी युद्ध चाहँदैनौँ, हाम्रो कुरा यही छ। तर मान्छेले बाहिर भन्छन्, हल्ला गर्छन्, माओवादी फेरि जङ्गल जान लाग्यो अरे, दुई चार दिन त हैरान पनि हो तपाईँहरू सबैलाई थाहा होला, होइन म अराउँदै भयो, पार्टी हाम्रो बन्छ, मिटिङ बस्छ सेना प्रहरीको, के कारण हो यो? पार्टी हाम्रो बस्छ मिटिङ बस्छ बालुवा टारमा, के कारण हो यो? भनेर पार्टी हामी बनाउँछौँ चितवनमा, रातभरि केराघारीमा पुलिसहरू हाल्छ, के कारण हो यो? यो सबैबाट हेर्दा कस्तो लाग्छ मलाई भन्नुहुन्छ भने कि के हो यो? यो जवाब त यो नि त, बालुवा टारमा हाम्रो बारेमा मिटिङमा हामी सामान्य मान्छे, तपाईँले सक्दैन त भन्नु अरे, चुगाएर भन्नु न त नसक्ने हो भने भन्नुहोस् त, हामी केही होइनौँ भन्नुहुन्छ, केही होइनौँ भने चुगाएर भन्नु नि त, हामी गरिरहन्छौँ नि, जे जे सक्छौँ आफ्नो तरिकाले गरिरहन्छौँ। किन तपाईँ त केराघारीमा पुलिसहरू थुपार्नुहुन्छ? किन तपाईँ त इमर्जेन्सी बस्नुहुन्छ? किन तपाईँ देशभरि हल्ला गर्नुहुन्छ? किन हैरान त बिचरा प्रहरी भएर वाकी टोकेमा 3 दिन आदेश दिइराख्नुहुन्छ? भन्नुहोस् त, हाम्रो कुरा के छ भने तपाईँले ठान्नुभयो होला माओवादी हिजोकै जस्तो जङ्गल गइहाल्ला हुइलोला, होइन, हामीले ग्यारेन्टी गरेका छौँ यो देशमा फेरि लडाइँ भएछ भने कहाँ हुन्छ हामीलाई त, राम्रोसँग तपाईँले बुझ्नुहोस्। तर यसको मतलब फेरि यहाँ पुरै त्यसलाई मैले अरू भन्नु खोजेको होइन, कुरा के हो भने कि एउटै फोटोले एउटा डगमेटिस्ट हुन्छ नि, एउटा रूढिवाद भन्ने चाहिँ हाम्रो कम्युनिस्टसँग रूढिवाद पुरा घुमान पूजा गरेर हिँड्ने जस्तो होइन आन्दोलन भने, पुरानै तरिकाले हुने कुरा होइन, कहाँबाट कहाँ पुग्छ, को मान्छे को कहाँ पछाडिन्छ हिस्ट्रीमा थाहा हुँदैन। त्यसैले म के भन्छु आदरणीय जनसमुदाय भने कि शान्ति गरौँ, शान्तिको विकल्प छैन, हामी युद्ध चाहँदैनौँ, हामीले त हतियार दिउँ तै पनि विश्वास छैन। पत्रकार साथीहरू सोधिरहनुहुन्छ लुगाउनु भएको छ, कहाँ लुगायो हामीले भन्नुहोस् त, जहाँ भए पनि उहाँहरू सोध्नुहुन्छ लुगाउनु भयो, लुगाले पहिले भनिदिनु पर्छ नि त, त्यति बेलै प्रचण्डजीलाई भन्नु पर्छ कहाँ लुगा भन्ने, हामीलाई थाहा छ त, हाम्रो तर दिउँ नि त भन्नुहोस् त, त्यसले कुरा के हुन्छ भन्नुहुन्छ भने अनि हामी बन्दुक बुझ्यौँ त्यो पनि सुख छैन, भने सेना घर रुँदै घर फर्किएको छ त्यो पनि सुख छैन, कार्यकर्ता हैरान भइसक्यो त्यो पनि सुख छैन, शहीद परिवार चुप लगाएर विचार रुँदै बसिहाल्छन् त्यो पनि सुख छैन, बेपत्ता परिवार रुँदै बसिहाल्छ त्यो पनि, अनि यति गर्दा पनि खालि तिमी गर्छौ भनेछ जो जो मानिन्छ त यो कुरा भने जति तेलले ल्याउने हो अब त फर्किने ठाउँ पनि छैन जस्तो लाग्छ तर यसो हेऱ्यो भने ढिक आइसक्यो त कति पर जाने हो माओवादी त्यसले हामीले त अब पैसालाई जमाएर लड्ने कुरा आयो नि त त्यसले कुनै के छैन भन्नुहुन्छ भने हेर्नुहोस् यो यो जो कुरा आइपुगेको छ तपाईँहरूले जो गर्नुभएको छ हामी फेरि पनि शान्ति नै चाहने शान्ति नै ठिक छ हामी शान्ति नै गरौँ तर शान्तिको अर्थ यो हुन सक्दैन कि हामी अलिकति पैसा पाउँ तपाईँलाई लाग्यो होला यसलाई पनि मिटिङमा हालेर दुई चार अरब भेटिदिइहालौँ होइन यसो एउटा पुँजीपति लगाइदिइहालौँ पछि पछि हाम्रो राष्ट्र बैङ्कले दुई चार अरब रोकिदिइहालोस् हाम्रो पैसा मैले सुनेँ कि केही नेताहरूको पैसा रोकिदियो अरे राष्ट्र बैङ्कले होइन बाहिर जान पाएन दुई चार अरबै भन्ने सुन्छौँ हामी होइन हिजो तपाईँको गल्लीमा हिँड्ने मान्छे अब रातारात अरबपति खरबपति बन्दैछ मान्नुहुन्छ कि यी माओवादीले पनि अलिकति गुलियो चढाइदिए ठिक हुन्छ कि या केही सोध्नुहुन्छ होला होइन तपाईँहरू के सोध्दै हुनुहुन्छ त्यो हामीलाई प्रभाव छैन तर हाम्रो कुरा के हो भने हेर्नुहोस् हामीले इमान्दारीपूर्वक जनताको कुरा उठाएकै हो उठाउँछौँ हामी हामी शान्ति चाहन्छौँ हामीसँग हेर्नुहोस् हतियार पनि छैन हामीसँग हतियार पनि छैन हामीसँग अहिले जनमुक्ति सेवा पनि छैन हामीसँग अरू पनि छैन तर यो छैन भनेर तेल्न थाल्नुभयो भने के हुन्छ यिनीसँग केही छैन भनेर हुन्छ त अनि त्यसो गर्नु लाग्यो भने के भन्छ मैले भनेको छु कि तपाईँले तेल्न थाल्नुभयो हतियार छैन भनेर तेल्न थाल्नुभयो सेना छैन भन्न थाल्नुभयो यताउता भएन भन्न थाल्नुभयो भने हामीले के चुनौती दिएका छौँ भने यो दिमागमा हतियार लिएर बोकेपछि भोलि बिहानै आइपुग्छ है यो कुरा साँचो यो मान्नु होला र हाम्रो नौजवानहरू मैले के भनेको छु भने हाम्रो छोराछोरीहरूलाई पनि तपाईँलाई पनि म भन्छु नेपालका युवा युवतीहरू आवश्यक पऱ्यो भने विदेशमा इष्ट बोक्न जाने होइन मेरो भनाइ के छ भने विदेशीले फालिदिएको भिखमा 54 डिग्रीको घाममा इष्ट बोक्न जाने होइन यहाँका फटाहरू जाली फटाहरूलाई यो देशको जिम्मा दिएर हामी विदेशतिर हानिने होइन व्यवस्था आउने होइन हाम्रा दिदीबहिनीहरू यो देशमा यहाँका सामन्त जमिनदारहरू यहाँका दलालहरू यहाँका विदेशीका दलालहरूलाई देशको जिम्मा छोडेर हामी विदेशको व्यवसायमा बेचिने होइन हामी नौजवानहरू हाम्रा विद्यार्थीहरू हाम्रा बुद्धिजीवीहरू तपाईँको क्षमता र सिपलाई विदेशीको भावमा हामीले बेच्ने होइन एकचोटि आवश्यक पर्छ भने हामीले शान्तिको कुरा गर्दाखेरि पनि हामीले जनताको अधिकारको कुरा गर्दाखेरि पनि सुनिँदैन भने जबरजस्त हामीलाई चेलिन्छ भने र यदि उनीहरूले चुनौती नै दिएको या त हामी गर्दै गर्दैनौँ सक्छौँ भने लडाइँ गरेर लैजाऊ यो पनि भन्न खोजिहाल्छ हो भने होइन माओवादी यदि लडेर लान्छौँ भने लैजाऊ होइन हामी दिँदैनौँ भन्न खोजेको हो भने यदि सङ्घर्षबाटै गर्नुपर्छ भन्ने हो भने हामीले पनि त्यो भनेको थियो भने तपाईँले पनि हिजो हामीलाई युद्धमै हराएको भए हाम्रो गुनासो थिएन तपाईँले युद्धमै माओवादीलाई हराएर आफ्नो संविधान लेख्नुहोस् हाम्रो चिन्ता थिएन माओवादीलाई सहमतिमा लिएर राति सुताएर उतापट्टि अरू कागज लेखेर अनि माओवादीलाई ठगेर जनतालाई सिद्धाउँछु तपाईँले सोच्नु भएको छ भने माओवादीलाई फसाएर सिद्धाउने सोच्नु भएको छ र लडेरै जानुपर्छ माओवादीले भन्ने हो भने एकचोटि नेपालका युवाहरू यहाँ तपाईँ हजारौँ हजार युवाहरू हुनुहुन्छ बहिनीहरू हुनुहुन्छ दिदीबहिनीहरू हुनुहुन्छ तपाईँ एकचोटि नेपालको लागि फेरि बलिदानको लागि तयार हुनुपर्छ यो देशको आवश्यकता यो हामी हाम्रो एकदम विश्वास छ मान्छेले भन्छन् कि माओवादीले फेरि धोका दिँदैन भन्ने के विश्वास यो पनि अर्को आपतको कुरा छैन यसो हेर्नुभयो भने तपाईँले सोध्ने प्रश्न त्यही छ तिमीहरू पनि धोका दिँदैन भने के ग्यारेन्टी हाम्रो ग्यारेन्टी छ यसो भन्दा तपाईँहरू अनौठो मान्नु होला हामीले ग्यारेन्टी गरेर आएको छौँ र हाम्रो ग्यारेन्टी के हो भने यो सभा पनि ग्यारेन्टी महादिवसको दिन हामी मान्छेहरू यहाँ उभिएर भनेका छौँ मतलब हामी तपाईँको बिचमा उभिएर भनेका छौँ हामीले इमान्दारीपूर्वक भनेका छौँ हामीले आफ्नो कुरा उठाएका छैनौँ हामीले कुनै पैसा कमाउने सुखसारको कुरा हामीले उठाएका छैनौँ नेपाली जनताको कुरा हामीले उठाएका छौँ म प्रतिबद्धता गर्छु यहाँ तपाईँहरूको बिचमा म प्रतिबद्धता गर्छु यो देशमा जसरी हामीलाई हेपिएको छ जसरी विभिन्न ढङ्गले पेल्न खोजिएको छ म च्यालेन्ज गर्छु र म प्रतिबद्धता गर्छु नेपाली जनताको अधिकार सुनिश्चित नभएसम्म नेपाली जनताले स्वाधीनता प्राप्त नगरेसम्म नेपालका युवा युवतीहरूले नयाँ भविष्य नपाएसम्म आत्मसमर्पण गरिने छैन यो हाम्रो प्रतिबद्धता हो यो हाम्रो प्रतिबद्धता हो यो माओवादीको प्रतिबद्धता हो म तपाईँहरूको बिचमा यो कुरा राख्न चाहन्छु जहाँसम्म माओवादी छुट्यो सट्यो टुक्रियो भन्ने हल्ला पनि छ ठिकै छ यो गर्न पाइन्छ गर्नु पनि पर्छ किनकि एउटा व्यापार पनि हो यो नगरेर पैसा कमाइँदैन त्यही अलिअलि यो माओवादीको बारेमा छाप्दै अलि हल्ला गर्दै गरे पैसा पनि आउँछ ठिकै छ केही फरक पर्दैन किताब लेखे पनि हुन्छ प्रयोगशाला लेखे पनि हुन्छ म सगरातामा ट्रेनिङ दिएको थिएँ भनेर केही फरक पर्दैन तर मेरो भनाइ के छ आदरणीय जनसमुदायहरू भने कि हेर्नुहोस् माओवादीलाई हामीले नायक बनाएर काठमाडौँ ल्याएको हो नेपाली जनताले माओवादीलाई नायक बनाएको नायकहरू काठमाडौँ आएका हुन् माओवादीले नेताहरूलाई कमान्डर बनाएको जनताको छोराछोरीलाई कमान्डर बनाएर काठमाडौँ उतारेको सर्वहारा बनाएर काठमाडौँ उतारेको हो तर इतिहासको टेस्टमा इतिहासको परीक्षणमा कैयौँ माओवादीहरू काठमाडौँ त आए काठमाडौँ फेर्ने भनेर पनि आए हाम्रो सपना थियो कि हामी बालुवाटार फेराउँला हाम्रो चाहना थियो कि हामी सिंहदरबार पनि फेराउँला हाम्रो चाहना थियो कि नेपालको बिआइसिसी भवन पनि फेराउला, अनि उस्तै पऱ्यो भने भद्रकाली पनि फेराउला, सहमति गरेर जेसुकै भएर भद्रकाली पनि फेराउला हाम्रो चाहना थियो। तर इतिहासले अनौठो खालको एउटा परिणाम हाम्रो अगाडि ल्याइदिएको छ। त्यो परिणाम हाम्रो अगाडि के ल्याइदियो भने हामीले बनाएका नायकहरू, नेपाली जनताले नायकको रूपमा काठमाडौँ पुऱ्याएका मान्छेहरू जोकर जस्तो बनेर फर्किन्छ। त हाम्रो के लाग्छ, भन्नुहोस् हामीलाई के लाग्छ? हामी अब ठिकै त पिर त लाग्छ, तर हामीले योभन्दा धेरै त हामीले गर्नु केही छैन नि त। हामीले त सर्वहारा बनाएरै पठाएको हो त, जनताको बिचबाट सर्वहारामा नेतै बनाएर पठायो, अनि अरबपति र करोडपति भएर बस्छ भने हामीले के लाग्छ? फर्क्यो अभिजात वर्ग भयो, फर्क्यो उतै लायो, विनोद चौधरीकै साथ लाएर उतैतिर गयो, अर्को कुनै मान्छेको साथ लाएर उतैतिर गयो, हामीले के गरौँ त? खै ठिक छैन। यो कुरामा मैले भन्नु खोजेको कुरा के हो भने माओवादीको जीवनमा उतार चढावहरू आएका छन्, कम्युनिस्ट आन्दोलनमा उतार चढावहरू आएका छन्। यसको मतलब माओवादीले भन्नुहुन्थ्यो, एकजना विद्यार्थीले चिठी लेखेको छ, सबै मान्छे फर्किसक्यो, तपाईँ मात्रै कति हैरान गरेको भन्ने माओवादीसँग एउटा विद्यार्थीको चिठी थियो, सायद तपाईँहरूले पनि पढ्नुभएको होला। अनि एउटा युवाले भनेछ, अरे अध्यक्ष माओ, यो रातो झन्डा कहिलेसम्म फहराउने हो भने चाहिँ माओले भने त बाध्यसम्म फहराउने हो, अरू कुरा किन गर्छस्? फर्क्यौँ कि बस्यौँ के भन्छ? त जहिलेसम्म बाँचोस् यो डाँडामा तैँले झन्डा हल्लाउने हो भन्नुभएको थिएँ, होइन? म भन्छु कि नफर्किनु मान्छेहरू फर्किए त हामी के गरौँ? नायकहरू जोकर हुन्छन् त हामी के गरौँ? होइन, सर्वआरबहरूको मान्छे अरबपति भएर बस्छ, हामी के गरौँ? करोडपति भएर आलिसान महलमा सुत्न सक्छ भने हाम्रो भन्नु केही छैन। तर म चुनौती दिन्छु, हाम्रो माओवादी जनताले स्वीकृत नगरेसम्म सर्वआरबहरूबाट अभिजात वर्गमा जाने छैन, यो हाम्रो प्रतिबद्धता हो। म तपाईँहरूको विधायक राख्ने चाहन्छु। त्यो मात्रै होइन, हामी भोलि के आउँला त्यसको हिसाब पछि हो। तर नेपाली जनताको अगाडि आएका प्रश्नहरू, नेपाली जनताको अगाडि उठेका जिज्ञासाहरू, जो कुराहरू छन्, म किसानहरूलाई फेरि अपिल गर्न चाहन्छु। तपाईँको क्षेत्र विच्छेद जीवन, नेपालका किसानहरू आज पनि दैनिक समाचार आइरहन्छ, एउटा कम्बल नपाएर हाम्रा दाजुभाइ दिदीबहिनीहरू चिसोले कठाङ्ग्रेर मरिरहेका छन्, एउटा सीतामल नपाएर मान्छेहरूको ज्यान गइरहेको छ, एउटा सामान्य पत्र पाउन नसकेर हाम्रो दिदीबहिनीहरूको ज्यान गएको छ। जो स्थिति आज नेपालमा छ, दलितहरू जसलाई फेरि जिउँदै आगो लगाइँदैछ, जीवन एउटा जो खाले तपाईँको चाहिँ एउटा बर्बाद ढङ्गले अत्याचार गरिँदैछ, नेपालका मजदुरहरू हारहरूको बारे जसरी सताइँदैछ, नेपालका जनजातिहरू विभिन्न अघि पुरम राईले भन्नुभयो कि सत्ताको कुरा छोडेर यो संहिताको बहस त कस्तो लाग्छ मलाई भन्दाखेरि, अनि केराको भित्र गुरु खाइसक्यो, बोक्रा फालिदिएछ, बोक्रामा झगडा जस्तो परिरहेको छ, कोले लैसक्यो भित्रको लैसक्यो, बोक्रो फालिदिएछ, बोक्रामा झगडा गरेर पुरा मारामार परेको छ, बोक्रामा नपरौ, संहिताको बोक्रोतिर लाग्यो भने केही हुनेवाला छैन। नेपालमा जनताको सत्ता चाहियो, पहिला जनताको राज्य बनाउने कुरा महत्त्वपूर्ण कुरा हो। त्यसैले म के भन्न चाहन्छु भने तपाईँ हामी सबै जसरी उत्पीडित अवस्थामा छौँ हामी कोसिस गर्छौँ, हामी प्रतिबद्ध छौँ, तपाईँहरूको बिचमा हामी प्रतिबद्ध जाहेर गर्न चाहन्छौँ कि हामी यो देशलाई, यो पार्टीलाई जनताको पार्टीबाट बिग्रिन दिँदैनौँ, जनताको पार्टीबाट एउटा फर्किन दिँदैनौँ। र निकट भविष्यमा मैले धेरै त भन्न चाहन्न, हामी राष्ट्रिय सम्मेलन गर्दैछौँ, राष्ट्रिय सम्मेलनबाट हामी केही नीति र कार्यक्रमहरू अगाडि ल्याउने पनि सोचेका छौँ, त्यसमा हामीले एकीकृत क्रान्ति पनि भनेका छौँ। अस्ति मैले हाम्रो कुरा पनि हुन्छ, कैयौँ मान्छे एकीकृत क्रान्ति भन्यो भने एउटा जलगाउने वस्तु जस्तो पनि भएको छ कैयौँ मान्छेहरू, तर म भन्छु कि एकीकृत क्रान्ति हामीले अलिकति बहस गर्न खोजेका छौँ। म यहाँ धेरै त्यो कुरा भन्न चाहन्न, हामीले रुसको तरिकाले पनि होइन, हामीले चिनको तरिकाले पनि होइन, नेपाली जनताको भावना अनुसार, नेपाली जनताको विशेषता अनुसार, नेपाल देशको विशेषता अनुसार अलिकति नयाँ चिजहरूलाई विश्लेषण गरेर त्यसलाई खाजेर नेपाली विशेषतामा एउटा क्रान्ति आवश्यक छ, त्यो पुरा गर्नुपर्छ भनेर हामी राष्ट्रिय सम्मेलनमा जाँदैछौँ। त्यहाँबाट एउटा नीति र कार्यक्रम नेपालको किसानको बारेमा, नेपालको मजदुरको बारेमा, नेपालको बुद्धिजीवीको बारेमा, मध्यम वर्गको बारेमा, राष्ट्रिय पुँजीपति बारेमा, हाम्रा युवा युवतीको बारेमा, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा हामी कसरी सोध्छौँ, हामी त्यो अगाडि लिएर आउने कोसिसमा छौँ, हामी सोध्दैछौँ। त्यसको लागि तपाईँहरूको सहयोग अवश्य पाइनेछ र तपाईँहरूले सहयोग उपलब्ध गराउनुहुनेछ भने हाम्रो आग्रह पनि छ। बजारमा अनेकौँ हल्लाहरू पनि छन्, विभिन्न खालका हल्लाहरू पनि छन्, ती हल्लाको पछाडि होइन त हामी एकचोटि इमान्दारीपूर्वक एउटा राजनीतिक मैदानमा उत्रिएका छौँ। हामीलाई के विश्वास छ भने नेपाली जनताको सेवा गर्नुबाहेक, नेपाली जनताको मुक्ति गर्नुबाहेक हामीसँग कुनै अर्को स्वार्थ छैन, कुनै उद्देश्य छैन, नेपाल देशलाई स्वाधीन बनाउने बाहेक हाम्रो कुनै पनि मनसाय छैन। हामी त्यसमा प्रतिबद्ध भएर अगाडि जाँदैछौँ। युवा विद्यार्थी छात्रहरू, नौजवानहरू, किसान मजदुरहरू, महिला दिदीबहिनीहरू, यहाँ जुट्नुभएका सम्पूर्ण बुद्धिजीवी व्यक्तित्वहरू, पत्रकार बन्धुहरू, एउटा सहयोग नेपाल देशको लागि गर्नुहोस्, एउटा सहयोग नेपाली जनताको लागि गर्नुहोस्, एउटा सहयोगमा हामी सँगै शोभायात्रा गरौँ, हामीले हाम्रो देशलाई स्वाधीन बनाऊँ, हाम्रो जनताको अधिकार सुनिश्चित हुने त्यहाँ जाउँ, हामी गर्न सकिन्छ किन सकिँदैन यो सकिन्छ। यही कुरा तपाईँहरूको बिचमा राख्दै म आफ्नो कुरालाई अहिले सम्पूर्ण कमरेहरूलाई एउटा शुभकामना दिँदै माओ चेतुङको यो 122 वार्षिक के अरे उत्सवको उपलक्ष्यमा तपाईँहरू सबैलाई शुभकामना पनि दिँदै म आफ्नो कुरा यही टुङ्गाउन चाहन्छु। हस् त धन्यवाद, लाल सलाह।